नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। देशभरका बालबालिकालाई आज भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै इन्धन अभाव अझै केही दिन कायम रहने। पूर्वी चितवनको कङ्काली सामुदायिक वनमा भीषण आग लागि आगो नियन्त्रण बाहिर। रौतहटमा आग लागि हुँदा 10 घर जलेर नष्ट। दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा जहाजका कप्तान पक्राउ। दुर्घटनामा अझै 268 जना बेपत्ता। र इन्डियन प्रिमियर लिगमा आज बेङ्गलोर र मुम्बई तथा कोलकाता र दिल्ली भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। भिटामिन ए कार्यक्रम अन्तर्गत आज देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ। 6 महिनादेखि 5 वर्षका 24 लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीमध्ये 1 वर्षदेखि 5 वर्षसम्मका 22 लाख बालबालिकालाई जुकाको औषधि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ। देशका सबै नगरपालिका र गाविसका हरेक ओडामा तोकेका केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। आज छुटेका बालबालिकालाई भोलि औषधि खुवाइनेछ। भिटामिन एको कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले 2050 सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। भारतीय आयल कर्पोरेसनले आपूर्ति कटौती गरेपछि देशभर देखिएको इन्धनको अभाव अझै केही दिन कायम रहने भएको छ। तेल आपूर्ति र वितरण आउँदो मङ्गलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ। सोमबार नेपाल आयल निगमले 309 करोड भारतीय रुपियाँलाई तिर्ने भएपछि शुक्रबारदेखि नै इन्धन आयात बढेको निगमका निमित्त महाप्रबन्धक सागर सन्त्यालले जानकारी दिनुभयो। उहाँका अनुसार झन्डै 9 अर्ब भारतीय रुपियाँ आइओसीलाई तिर्न बाँकी रहेकोमा सोमबार 309 करोड भारतीय रुपियाँ निगमले बुझाउनेछ। तेलको आपूर्तिमा सुधार भएसँगै मङ्गलबारदेखि सहज तरिकाले उपभोक्ताले तेल पाउने सत्यालले बताउनुभयो। इन्धनको वितरणमा कमी आएपछि देशभर पेट्रोल डिजल र मट्टितेलका लागि पेट्रोल पम्पहरूमा उपभोक्ताहरूको बाक्लो लाइन देख्न सकिन्छ। गठबन्धन निर्माणको तयारीमा रहेको एकीकृत नेकपा माओवादीसहित 7 दलको बैठक आज बस्दैछ। अहिले केही बेरमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बैठक बस्न लागेको हो। एकीकृत माओवादी मधेसवादी दलहरू सङ्घीय समाजवादी सहितको बैठकले शान्ति र संविधान निर्माणको लागि दबाब दिन गठबन्धन निर्माण गर्ने नेताहरूले बताएका छन्। बैठकमा गठबन्धनको स्वरूप र दबावका कार्यक्रम तयार पारिनेछ। पूर्वी चितवनको चैनपुर 9 मा रहेको कङ्काली सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ। गैराती करिब 12 बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन सशस्त्र प्रहरी स्थानीय उपभोक्ता खटिएका छन्। आगोले वनको करिब 100 हेक्टर क्षेत्रफल सक्खा पारिसकेको वनका अध्यक्ष राममणि नेउपानेले रेडियो अर्पणलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल भोटिया बेस क्याम्प चैनपुरका सही राजकुमार तामाङको नेतृत्व मा खटिएका 25 जना सशस्त्र प्रहरीले आज बिहान 4 बजेबाट आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। आगो 70% नियन्त्रणमा आइसकेको बताइएको छ। बस्तीबाट 800 मिटर टाढाको सो वनमा काठ तस्करी सिकारीबाट आग लागि भएको हुन सक्ने वनले अनुमान गरेको छ। रौतहटको देवाही गुनाहीको पासवान बस्तीमा आज बिहान आग लागि हुँदा 10 घर जलेर नष्ट भएका छन्। बिहान 5 बजेतिर स्थानीय भोला पासवानको घरमा लामखुट्टे धपाउन बालेको घोरले आग लागि भएको थियो। आगोले प्रभु पासवान, तुलसी पासवान र मुक्ति पासवान सहितका 10 जनाको घर पुरै जलेको छ। आग लागिबाट 30 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घर जलेपछि पीडितहरू खुल्ला आकाशमुनि बस्न बाध्य भएका नेपाल अमेरिका वेलफेयर एसोसिएसनले अमेरिकामा नेपाल महोत्सव गर्ने भएको छ। आगामी मे 24 देखि 26 सम्म हुने महोत्सवमा नेपाल सरकार, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय, व्यापार प्रदान केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल हस्तकला महासङ्घ, नेपाल पश्मिना सङ्घ, केन्द्रीय गलैँचा उद्योग सङ्घ लगायतका संस्थाहरूको सहभागी रहनेछ। साथै उक्त संस्थाहरूले नेपालमा उत्पादन हुने सामग्रीको प्रदर्शनी गर्नेछन् भने अमेरिकन तथा नेपाली व्यवसाय बीच सामानको अर्डर पनि आदान प्रदान हुनेछ। नेपाली गणतन्त्र स्थापना दिवस र अमेरिकन मेमोरियल डेको उपलक्ष्यमा महोत्सव आयोजना गर्न लागि हो। कार्यक्रम टेक्सासको डल्लास सहरमा रहेको एयरपोर्टबाट 5 माइल क्षेत्रभित्र अवस्थित डिएफडब्ल्यू एयरपोर्ट होटलमा हुनेछ। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, संविधान बनाउने काममा नलागेर स्थानीय निकायको चुनावको कुरा गर्नु बेमौसमी बाजा भएको भन्ने नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए, कुरा सही छ, बी गलत विश्लेषण, र सी हार्ने डर। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने खबरको यति बेला नारायणगढ हेटौँडा बिरग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसी काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98550 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा जहाजका क्याप्टेनलाई पक्राउ गरिएको छ। योनहाम न्युज एजेन्सीको खबरअनुसार क्याप्टेन ली जुन सी ओकले काममा लापरवाही र समुद्री कानुन उल्लङ्घनको आरोपमा पक्राउ गरिएको हो। एक स्थानीय अदालतले क्याप्टेन र उनका दुई साथी विरुद्ध पक्राउको वारेन्ट जारी गरेको थियो। यस दुर्घटनामा परि 28 मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ, जसमा 268 मानिस अझै पनि हराइरहेको र 179 जनालाई बचाइएको बिबिसी अनलाइनले उल्लेख गरेको छ। कप्तान ली जुन सिओकसँग प्रहरीले सोधपुछ गरिरहेको छ। साथै क्याप्टेन लीले एक स्थानीय टेलिभिजन मार्फत माफी समेत मागिसकेका छन्। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 खेल हुँदैछ। अपरान्न 4:15 हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र मुम्बई इन्डियन्स भिड्नेछन्। पहिलो खेल जितिसकेको बेङ्गलोर विजय यात्रा जारी राख्ने सुरुमा छ भने मुम्बई पहिलो जित दर्ता गर्ने कोसिसमा रहनेछ। यसअघि बेङ्गलोरले दिल्लीलाई पराजित गरेको थियो भने मुम्बई कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यस्तै बेलुका 7:00 हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। यसअघि गैराती राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 4 विकेटले हराएको छ। अबुधाबीको शेख जायद स्टेडियममा हैदराबादले दिएको 134 रनको लक्ष्य राजस्थानले 3 बल बाँकी छँदै 6 विकेटको क्षतिमा भेटायो। राजस्थानको जितमा अजिंक्य रहाणेले 59 र स्टुअर्ट बिनीले नट आउट 48 रनको योगदान गरे। पहिले ब्याटिङ गरेको हैदराबादले पुरै ओभर खेलेर 6 विकेट गुमाउँदै 133 रन जोडेको थियो। हैदराबादका लागि शिखर धवनले सर्वाधिक 38 र डेभिड वार्नरले 32 रन बनाएका थिए। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। देशभरका बाल बालिकालाई आज भिटामिन ए क्याप्सुल जुकाको औषधि खुवाइँदै इन्धन अभाव अझै केही दिन कायम रहने। पूर्वी चितवनको कङ्काली सामुदायिक वनमा भीषण आगलागि, आगो नियन्त्रण बाहिर, रौतडमा आगलागि हुँदा 10 घर जलेर नष्ट। दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा जहाजका कप्तान पक्राउ, दुर्घटनामा अझै 268 जना बेपत्ता। र इन्डियन प्रिमियर लिगमा आज बेङ्गलोर र मुम्बई तथा कोलकाता र दिल्ली भिन्ने। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर